Jasna lagdai na mana gau ma madal hale sigan kara madalu kota aile koti sama lausu maya zal lagdai na mana gau ma madal hale sigan kara madalu kota साथी राम्रो पाम बानी बर माग शिवजी सँग नि मदलु गोता अहिले कति जमा लाउँछु माया जल राम्रो पाम बानी बर माग शिवजी सँग नि मदलु गोता मन को साथी बनाउँछु यसपाली मादल। हेर्दै जवानी चढेछ मदलु